قال يا هارون ما منعك إذ رأيتهم ضلوا. कहने लगे ए हारून, तुमने इनको क्यों ना रोका, किस चीज ने रोका था तुझको कि जब ये भटक गए, अल्लाह तत्तबियानी कि तुम मेरे तरीके पे ना चलो, अफा सही था अमरी, क्या तुमने मेरे हुक्म की खिलाफ वर्जी की। ये कौन सा हुक्म है जो वो तूर पे जाते हुए पीछे हारून अलैहिस्सलाम को देकर गए थे, बनी इसराइल की सरदारी सौंपते हुए, इसका जिक्र आप सूरत आराफ में पढ़ चुके हैं। وقال موسى لأخيه هارون اخلفني في قومي وأصلح ولا تتبع سبيل المفسدين। موسى علیہ السلام ने कहा अपने भाई हारून को कि तुम मेरी कौम में मेरी जानशीनी करो और मुफसिदीन के रास्ते की पैरवी न करना। तो उसी अहद को याद दिला रहे हैं कि मैंने जाते हुए क्या कहा था तुमसे, तुमने पीछे से इस कौम को समझाया क्यों नहीं, क्या तुमने मेरी भी बात नहीं मानी। अब देखिए कि मूसा अलैहिस्सलाम ने दो काम किए थे, एक फिरौन के मुकाबले में दीन की दावत का और दूसरे बनी इसराइल के सिलसिले में दीन के तहफ्फुज़ का, और दोनों काम साथ साथ किए थे, खारजी दावत भी और दाखली इस्लाह भी। और दाखली इस्लाह का काम अभी मुकम्मल नहीं हुआ था, अभी तो वो कच्चे थे अपने दीन में। कच्चे क्यों थे, इसकी क्या वजह थी, यानी आप देखें ना कि जिस मकसद, जिस खुदा की खातिर घर छोड़कर आ रहे हैं अपने, उसी के साथ फिर शरीक कर लिया बछड़े को। और कितने छोटे जहन है ना, इतने बड़े रब को छोड़कर बछड़े के पीछे रीझ गए, छोटी चीज पे गिर गए। तंग नजरी है ना, बेसमझी है ना, बेअकली है। ने कहा तो वो तो तुम्हारी बात ही नहीं समझता, वो तो तुम्हें कोई नुकसान और फायदा दे ही नहीं सकता, तुम इसको खुदा मान के बैठ गए। तो ये क्यों था, हालांकि उनको मूसा अलैहिस्सलाम ने काफी समझाया था। याद रहे ये बात कि मिस्र में बनी इसराइल गुलाम थे, इनके पास ना अपनी इबादत का ज्यादा वक्त था, ना तालीम का वक्त था, ना अपनी इस्लाह का वक्त था, बस नाम के मुसलमान थे। तो नाम के मुसलमान हमेशा ही ऐसे होते हैं कि जो बांसुरी बजाए उसके साथ भीड़ जमा कर लेते हैं, वहीं पे इकट्ठे हो जाते हैं। हमने देखा होगा कि यहाँ का मुझे नहीं मालूम, लेकिन कुछ जगहों पर मैंने देखा कि जुमे के दिन मदारी के शो होते हैं ना, और उधर से मस्जिदों में अजाने हो रही होती हैं और उधर मदारी डुगडुगी बजाते हैं और भीड़ जमा होती है और लोग तमाशे देख रहे होते हैं। पहले छुट्टी होती थी, उन दिनों में खासतौर पर ये होता था। एक तरफ अल्लाह अकबर हो रही है और कौम नाम निहाद मुसलमान मदारी के गिर्द खड़े हैं। बनी इसराइल का बिल्कुल यही हाल था। आज हमारी कौम जिस दौर से गुजर रही है वो बहुत मिलता जुलता दौर है बनी इसराइल से मुशाबहत का, कि अल्लाह की इताअत के वक्त और कामों में मसरूफ हो जाना। निकले किस काम को, हिजरत क्यों कराई गई और आके क्या करने बैठ गए। हैरत होती है ना कि इतना छोटा ईमान, तो इससे क्या पता चलता है कि कोई उनको कहे, मूसा अलैहिस्सलाम को मसलन फिरौन ही कहता कि तुम मुझे तो बड़ी तालीम दे रहे हो, मुझे तो मुसलमान बनाने की फिक्र में हो, और देखो अपने घर का हाल, वो तो अभी मुसलमान ही पक्के नहीं हुए। या कोई थर्ड पर्सन भी तो कह सकता था ना कि अभी तो बनी इसराइल की अपनी भी इस्लाह नहीं हुई, तो मूसा अलैहिस्सलाम फिरौनियों को क्यों तबलीग कर रहे हैं। इससे क्या बात पता चलती है हमको कि दोनों काम साथ साथ होते हैं, बाहर का भी और अंदर का भी। अच्छा, ये तो एक बड़े पैमाने कौमी सतह पर है ना, हमें हर एक के साथ इंडिविजुअल लेवल पर भी ये मसला होता है। मसलन एक तरफ हमारा घर होता है, बच्चे हैं, फैमिली है, खानदान है, दोस्त अहबाब है, और दूसरी तरफ अजनबी लोग हैं, अपने मुल्क में है, अपने शहर में है, ये दूसरे मुल्क में है, दूसरे शहर में। अब आप देखें कि कुछ वक्त आप क्या करते हैं, घर को देते हैं, कुछ बाहर को देते हैं, कुछ और बाहर को देते हैं। अब कोई आपसे ये कहे कि नहीं नहीं बाहर देने की जरूरत नहीं, अभी तो तुम्हारे बच्चे अल्लामा नहीं बने, तो बच्चों ने तो अल्लामा अपने वक्त पे ही बनना है, उनको आप एक दिन में नहीं बना सकते, सब कुछ नहीं सिखा सकते, और ना ही उनके ऊपर ऐसी जबरदस्ती करें। थोड़ा थोड़ा ग्रेजुअली, आहिस्ता आहिस्ता, स्लोली उनको लेके चलें, और उसके साथ साथ रिश्तेदारों को, शहर वालों को, गली मोहल्ले वालों को, और फिर उससे आगे बढ़कर जहां जहां तक आपकी पहुंच हो, अप्रोच हो, जहां तक आप पहुंच सके, आप ये काम करते चले जाएं। मूसा अलैहिस्सलाम की शख्सियत में हमें एक दाई की दोहरी जिम्मेदारी नजर आती है कि अपनी कौम को भी और गैर कौम को भी। और अपनी कौम का अभी हाल क्या है, पक्की नहीं हुई दीन में, के साथ दूसरों को भी बताया जा रहा है, और आपके पास किसी की भी हिदायत की कोई गारंटी तो नहीं ना। आप जितना मर्जी घर पक्का कर लें, जितने मर्जी उसमें ताले लगा लें, अब बाहर निकलेंगे कुछ पता नहीं वापस आए तो क्या हो। अब मिसाल के तौर पर आप देखिए कि जैसे हम सुबह के वक्त यहां बैठ के पढ़ते हैं, शाम के वक्त आम लोग जो पढ़ने नहीं आते उन तक को दरस तदरीस होता है। अब अगर कोई कहे कि नहीं आप उनको तो छोड़ दें, पहले अपने स्टूडेंट्स को देखें, शाम भी आप उन्हीं को दिया करें, तो मेरे पास तो कोई गारंटी नहीं कि शाम भी देकर कुछ नतीजा निकलता है कि नहीं। तो क्या दूसरों को कोई भी हक ना दिया जाए, ये किसी दूसरे शहर वालों को, ये किसी दूसरी दुनिया वालों को? नहीं। इसलिए कि बाज़ औक़ात अपने साये तले रहने वालों से खैर नहीं वो फूटती जो दूर वालों से फूट निकलती। कुछ खबर नहीं कि कहां क्या इस्लाह हो जाए। अब आप देखेंगे आगे जाके इंशाल्लाह सूरत अल मोमिन में कि वहां एक शख्स कौम फिरौन में से ईमान ले आता है, उसको धमकियां मिलती है, सब कुछ होता है, लेकिन वो अपने ईमान पे पक्का है। इसके मुकाबले में बनी इसराइल हर दो घड़ी में अपना रुख बदल लेते हैं। आपको नहीं मालूम कि खैर कहां हो। तो इंसान को किसी भी मामले में रिजिडिटी नहीं अपनानी चाहिए, इस्तेकामत, डिटर्मिनेशन, अपनी जगह, लेकिन लकीर का फकीर नहीं होना चाहिए। दावत दीन में गुस्सत होनी चाहिए, वसी निगाह होनी चाहिए, हर फील्ड को कवर होना चाहिए, क्योंकि अल्लाह का पैगाम सब बंदों के लिए है ना, मखसूस लोगों के लिए तो नहीं। मूसा अलैहिस्सलाम बहुत गजबनाक होकर वापस आए, और ये गजब अपनी जगह बहुत जेन्युइन गजब है कि इतना समझा लिखा पढ़ा के चंद दिन के लिए जो गए हैं तो पीछे ये हाल हो गया, तो बछड़ा बन गया, शिर्क वाली बीमारी में आ गए ना। यानी छोटी मोटी गलतियां तो अपनी जगह है, लेकिन शिर्क तो बहुत बड़ी चीज है। कहा अफा असई था अमरी, भाई को भी डांटा, जो भाई को डांट रहे थे, कहा लयबना उम्मा, तो भाई रिक्वेस्ट करते हैं, हारून कहते हैं ए मेरी माँ के बेटे, ए माँ जाए, भाई को पुकारने का एक अंदाज है, जैसे हम अपनी जबान में कहते भाई जान या कुछ और। ला तखुज़ बिलहयती, मत पकड़ो मेरी दाढ़ी को, वला बिरअसी, और न मेरा सर, क्योंकि मूसा अलैहिस्सलाम ने सिर्फ जबानी गजब का मुजाहरा नहीं किया बल्कि मारना भी शुरू कर दिया, बाल खींचे, यानी गुस्से की इंतहा थी ना। इन्नी खशीतु, मैं डर गया, अंतकूला, कि तुम कहोगे फर्रक्त बैन बनी इसराइला, कि तुमने बनी इसराइल में फूट डाल दी, वलम तरकुब कौली, और तुमने मेरी बात का इंतजार नहीं किया, मेरा लिहाज ना किया। क्योंकि सूरत अल-आराफ में आपने पढ़ा था ना कि हारून अलैहिस्सलाम कहते कि इन्होंने इस्तदअफूनी, मुझे कमजोर समझा, वकादु अन यक्तुलूनी, करीब था कि मुझे कत्ल कर डालते, तो इसलिए मैं खामोश रहा। ये बहुत मीनिंगफुल आयत है। इससे क्या बात पता चलती है कि अगर एक शख्स इंतहाई दर्जे का भी गलत काम करता है तो उस पर एक्शन लेने के लिए एक राइट टाइम का इंतखाब किया जाए। हारून अलैहिस्सलाम के सामने बुत बना और कौम उसकी शदाई और फिदाई हो गई, उस पर टूट पड़ी, उन्होंने समझाने की कोशिश की لیکن سب ایسے جذبات میں بہہ چکے تھے کہ کوئی سننے کو تیار نہ تھا. بعض وقت ایسا بلوہ ہو جاتا ہے نا کہ سب لوگ ایک ایسی بھڑ چال میں لگ جاتے ہیں کہ آپ کسی کو سمجھائیں تو ان کو سمجھ میں بھی نہیں آتی بات. انہوں نے کیا کیا, لوگوں کو پھر ان کے حال پہ چھوڑ دیا. یہ انتہائی سمجھداری کا ثبوت تھا. انہوں نے یہ نہیں کیا کہ نہیں مانتے تو میں نے ان کو زبردستی منوا کے چھوڑنا ہے, تو ابھی چھوڑ دیتے ہیں. چھوڑ دیا, کیونکہ جب ایک اچھے کام کے نتیجے میں اچھائی کی بجائے شر پھیلنے لگے, فساد پھیلنے لگے, فتنہ پھیلنے لگے, تو فتنے کے بارے میں کیا کہا جاتا ہے, الفتنہ تو اشد من القتل, وہ قتل سے بھی زیادہ شدید ہوتا ہے, سخت ہوتا ہے, پھر وہ شرک سے بھی بڑھ جاتا ہے کہ جس کے نتیجے میں باہم قتل و غارت شروع ہو جائے. اس لیے انہوں نے شرک تو گوارا کر لیا, قتل و غارت فساد گوارا نہیں کیا. اور کیا سوچا کہ وقت آنے پہ صحیح قدم اٹھاؤں گا, بھائی آلے اس کے مشورے سے ہی اب علاج ہوگا. کیونکہ انہوں نے بھی کہا تھا نا جب تک موسیٰ نہیں آتے ہم تو یہی کریں گے, ان کا پھر ٹھیک ہے کر لو. اس میں آپ دیکھیں کہ وہ مشہور مثال جو شاید پہلے بھی میں آپ کو بتا چکی ہوں کہ کسی کو برائی سے کب روکنا چاہیے. اس میں آپ صلی اللہ علیہ وسلم مسجد نبی میں تشریف فرما تھے کہ کیا ہوا, ایک بدو آیا اور اس نے مسجد میں پیشاب کرنا شروع کر دیا. صحابہ کرام ایک دم اٹھے غصے میں کہ اس کو پکڑتے ہیں اور اس کو روکتے ہیں اور اس کو مارتے ہیں کہ اس نے مسجد کی توہین کی. آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا, رک جاؤ اسے کچھ نہ کہو. اور جب وہ پیشاب کر چکا تو آپ نے کیا فرمایا, جاؤ اور پانی کا ڈول لے کے اسے بہا دو. یعنی وہ دیکھے گا تو سمجھ جائے گا کہ یہ میں نے غلط کیا, یہ بھی تو سمجھانے کا ایک طریقہ ہے نا. اب آپ دیکھیے کہ آپ نے کیوں روکا صحابہ کرام کو, اس لیے کہ اگر اس حال میں وہ اس کے پیچھے بھاگتے تو کیا نتیجہ نکلتا, ساری مسجد گندی ہوتی اور وہ الگ ڈر جاتا اور اسلام میں اس کا آنا بھی محال ہو جاتا. آپ نے روک دیا. یعنی مسجد کی توہین, مسجد کو ناپاک کرنا, مسجد کو گندا کرنا کتنا بڑا جرم ہے آپ سب کو معلوم ہے نا. یہ مسجد کا ایک ادب ہے, احترام ہے, عزت ہے, لیکن ایک شخص نادان ہے, اس کو پتہ ہی نہیں, لا علم ہے, اور وہ اپنی لا علمی میں یہ کر رہا ہے اور آپ اس کو سمجھائے بغیر اس کے سر پہ سوار ہو جاتے ہیں. عام طور پر ہماری تبلیغ ایسی ہی ہوتی ہے کہ پہلے کسی کو بتاتے نہیں ہیں کہ بات کیا ہے اور پھر دین کا پیغام پہنچائے بغیر اس پہ سختی شروع کر دیتے ہیں. یعنی سختی اپنی جگہ, اور وہ کب, کہ جب ایک بات معلوم ہو, پتہ ہو, بتائی جا چکی ہو, اور جو سیدھے طریقے سے نہ سمجھے اس کو سختی سے سمجھا دیا جائے. لیکن جس کو پتہ ہی نہیں ہے, جو جانتا ہی نہیں, تو پہلے ہی درجے پر اس کے ساتھ ایسا رویہ کیوں. اب کیا ہوتا ہے, ہارون علیہ السلام دیکھتے ہیں کہ لوگ شرک جیسے گناہ میں مبتلا ہو گئے لیکن کچھ نہیں کہتے. کہتے ہیں انی خشیتو, مجھے ڈر تھا, ان تکولا کہ تو کہے گا فرقت بین بنی اسرائیل, تو نے بنی اسرائیل میں تفرقہ پیدا کر دیا. قوم میں تفرقہ پیدا کرنا, لوگوں کو گروہوں میں بانٹنا, لوگوں کو کسی بھی بنیاد پر, رنگ, نسل, زبان, کسی بھی بنیاد پر کاٹنا, فرقے بنانے, گروہ بنانے, اس سے معاشرے میں بدامنی پھیلتی. اور پھر دوسری بات, ولم ترقب قولی, میری بات کا انتظار نہ کیا, یعنی صحیح وقت کا انتخاب نہ کیا اصلاح کے لیے. مثلا آپ کو کبھی مرغی پکڑنے کا اتفاق ہو؟ اچھا, ایک پکڑنے کا طریقہ کیا ہے کہ آپ اس کے پیچھے بھاگنا شروع کر دیں, ایک کھلے میدان میں بھاگتے جائیں, کیا نتیجہ ہوگا, آپ تھک جائیں گے, وہ بھاگ جائے گی. لیکن اگر آپ اس کو پہلے ایک چار دیواری والے حصے میں لے آئیں, پھر اس کو دانہ ڈالیں اور پھر اچانک اس کو پکڑیں, تو وہ آپ پکڑ لیں گے. اب ان دو طریقوں میں فرق کیا ہے, ایک طریقہ بغیر منصوبہ بندی کے ہے اور ایک کیا ہے, پلاننگ کے ساتھ اس کو ٹریک کیا آپ نے. یہاں ہارون علیہ السلام کیا کہتے ہیں کہ میں نے بنی اسرائیل کو समझाने की कोशिश की, लेकिन वो तो मेरी बात ही नहीं सुनते थे और मेरे सर चढ़ गए और मुझे मारने पे तुल गए, तो मैंने भी छोड़ दिया उनको। और मैंने क्या सोचा, आप आ जाएं फिर हम दोनों मिलके इनको सीधा करेंगे। तो किसी भी बुराई को गवारा कर लेना कि जब उसका मुनासिब वक्त आएगा उसकी इसलाह का, तो उस वक्त उसकी इसलाह करेंगे, ये ज्यादा बेहतर है बनिस्बत इसके कि आप जल्दबाजी में खुद भी हलाक हो और दूसरे को भी। मसलन एक है खड़ी गाड़ी पे चढ़ना और एक है चलती गाड़ी पे चढ़ना। आप रेलवे स्टेशन पहुंचे और गाड़ी चल पड़ी है और काफी तेज हो गई है, लेकिन आप कहते हैं कि मुझे इसी पे चढ़ना है क्योंकि इससे जल्दी पहुंच जाऊंगा, और दूसरी का मैं इंतजार नहीं कर सकता। लम तर कुब कौली, मेरा नतीजा क्या निकलेगा? हो सकता है कि आप मंजिल पे फिर कभी पहुंच ही ना सके, और वो चंद घंटों का इंतजार जो अभी मुश्किल लग रहा है वो फिर हमेशा का इंतजार हो जाए। तो जैसे दुनिया के कामों में, मसलन आप खाना बनाते हैं, चावल पकाए आपने, आप कहते मुझे भूख लगी, मैं दम शम को नहीं जानती, मैं दम के बगैर ही खा लूंगी, खा लीजिए, नतीजा क्या होगा? बीमार होंगे। मसलन एक पौधा आपने उगाया और आप ये चाहते हैं कि वो रातों रात दरख्त बन जाए और आप उसको खींच के बड़ा करना चाहते हैं, क्या नतीजा निकलेगा? टूट जाएगा। तो हमेशा इंसान को इस दुनिया में कुछ कामों के लिए इंतजार करना पड़ता है। अगरचे अल इंतजारु अशद्दु मिन अल मौत, इंतजार मौत से ज्यादा सख्त चीज है, अरबी का मुहावरा है, अल इंतजारु अशद्दु मिन अल मौत, और इंसान के लिए बहुत तकलीफ देह है, लेकिन उसके बगैर चारा ही नहीं, उसके बगैर गुजारा ही नहीं, आपको इंतजार करना है, खा तकलीफ दे क्यों नहीं। लेकिन अमूमन हम तबलीग के मैदान में ये बात भूल जाते हैं, हम चाहते हैं कि आज एक बात बताइए, कल तो परफेक्टली वो हो जानी चाहिए। अगर हो ही जानी चाहिए तो क्यों अल्लाह ताला ये वाक्या बार बार सूरत अल आराफ में 8वें सिपारे में सुनाया, आप 16वें में फिर सुना रहे हैं, फिर आगे जाके फिर आएगा, ये चीजें फिर रिपीट होंगी क्यों? ताकि पुख्ता हो जाए, बार बार बताने से अंदर जाए। ये इंसान की फितरत है कि वो चीजों को बहुत जल्द फरामोश कर देता है, हकीकत से बहुत दूर चला जाता है। किसी चीज को याद रखने का तरीका क्या है? तकरार, रेपिटेशन। बहुत रिसर्चर्स ये कहते हैं कि जिंदगी के हर पहलू में जो है वो लॉ ऑफ द हार्वेस्ट काम करता है या लॉ ऑफ द फार्म काम करता है, कि जैसे एक खेत को उगाने के लिए आपको एक सर्टेन टाइम पीरियड और सर्टेन आपको काम करने पड़ते हैं, इन अ सिमिलर फैशन आपको जिंदगी के हर एस्पेक्ट में। अब हम बाकी सब चीजों में तो ये ले लेते हैं, लेकिन इंसानों की तरबियत और इंसानों के इस्लाम में हम ये भूल जाते हैं। अगर औलाद की तरबियत भी करनी हो तो उसमें हम इम्पेशेंट हुए रहते हैं। इसी तरीके से अपने साथ काम करने वालों को अगर हमें ग्रो करवाना है तो हम इम्पेशेंट रहते हैं, हमें कमियां नजर आने लगती हैं, लेकिन हम उन्हें इंसान होने का लीवरेज नहीं देते या उन्हें वो टाइम फैक्टर नहीं देते, उसके लिए हम वेट नहीं करते कि इनको लेट देम ग्रो, आ जाएंगे ये लोग आहिस्ता आहिस्ता। قال يا ابن أم لا تأخذ بلحيتي ولا برأسي إني خشيت أن تقول فرقت بين بني إسرائيل، میں بنی اسرائیل میں تفرقہ نہیں ڈالنا چاہتا تھا۔ تو کوئی نیکی کی تبلیغ کی ایسی صورت جس سے قوم میں فتنہ پھیلے، تفرقہ پھیلے، وہ خیر کی بجائے شر شمار ہو جاتا ہے۔ اسی لیے تبلیغ میں حکم کیا ہے؟ پہنچا دو اور انتظار کرو۔ حساب کس کے ذمہ؟ اللہ کے ذمہ۔ تم بس پہنچاؤ، لوگوں کا حساب مت لو، حساب لینے والا وکفا باللہ حسیبا، وہی کافی۔ قال فما خطبك يا سامری، کہا اور تیرا کیا معاملہ ہے سامری؟ سامری تیرا کیا قصہ ہے؟ اب اس کی طرف متوجہ ہوئے، پہلے بھائی کو پکڑا پھر سامری کو پکڑا۔ اچھا اس سے بھی سمجھ آتی ہے نا کہ موسیٰ علیہ السلام اگرچہ چھوٹے تھے عمر میں، لیکن پرسنالٹی ان کی زیادہ سٹرانگ تھی، اور وہ پوچھ سکتے تھے سامری کو بھی اور ہارون علیہ السلام کو بھی، حالانکہ وہ بڑے تھے، خود سے بڑے تھے، لیکن بال تک پکڑ لیے۔ اس کا یہ مطلب نہیں آپ کہیں کہ بڑوں کی بےزتی کرنی چاہیے، اس سے مراد یہ ہے کہ اللہ تعالیٰ جب کسی انسان کو چنتا ہے کسی کام کے لیے، اپنی نبوت کے لیے، اپنے واصطنعتک کے لیے نفسی، تو کچھ کوالٹیز دیکھتا ہے کہ یہ شخص کتنا بوجھ اٹھانے کے قابل ہے، کیا کر سکتا ہے. پھر وہ عمر نہیں دیکھتا، مال نہیں دیکھتا، شکل و صورت نہیں دیکھتا. وہ تالوت کے قصے میں کہ اگرچہ وہ مال میں کمزور تھے لیکن علم اور جسم میں وسعت رکھتے تھے، اپنی ان کوالٹیز کی وجہ سے چنے گئے. موسیٰ علیہ السلام بھی جسمانی قوت کے اعتبار سے اور اپنی پرسنالٹی وائز بہت اسٹرانگ تھے. اصل میں اس پوائنٹ کو اس لیے بھی اتنا الیبوریٹ کریں کہ کل مجھ سے کسی نے پوچھا تھا کہ ہارون علیہ السلام بھی تو نبی تھے، تو ان کو کیوں نہیں یہ سب کچھ ملا جو موسیٰ علیہ السلام کو ملا ہے. پرسنالٹی کا فرق ہے. ہارون علیہ السلام سامری کو نہیں پوچھ سکے، کچھ نہیں کہہ سکے، اور انہوں نے اسی میں عافیت سمجھی کہ میں نہ کہوں کچھ. لیکن موسیٰ علیہ السلام نے بہت شدت سے پوچھا، فما خطبک یا سامری، تیرا کیا معاملہ ہے، تجھے کیا ہوا تھا. قال بصرت بما لم يبصروا به، اس نے جواب دیا، میں نے وہ دیکھا جو ان کو نظر نہیں آیا. بہت ہوشیار آدمی تھا سامری، کہتا ہے مجھے وہ سوجھا جو اس قوم کو نہیں سوجھا. فقبضت قبضة من اثر الرسول، اور یہ بھی اس نے ایک بات بنائی، میں نے رسول کے نقش قدم سے کچھ مٹی اٹھائی. فنبذتها، پھر اس کو ڈال دیا. وکذلک سولت لی نفسی، اور میرے نفس نے مجھے اسی بات کی صلاح دی تھی، اسی چیز کو مجھے اچھا کر کے دکھایا تھا. پیچھا پڑ چکے نا، سولت لی نفسی، تسویل کیا ہوتا ہے؟ نفس کا اس چیز کو جس پر وہ حریص ہو خوبصورت کر کے دکھانا کہ بری چیز اچھی نظر آنے لگے. جب قابیل نے حابیل کو قتل کیا تھا تو اس کے لیے بھی کیا ہوا تھا؟ یہی لفظ استعمال ہوئے. پھر یوسف علیہ السلام کے بھائیوں نے جو بھائی کو پھینکا تھا، ان کے لیے بھی یہی سوالا کا لفظ استعمال ہوا. اور یہاں بھی سوالت لی نفسی، یعنی نفس کا سوالت کیا ہوتا ہے؟ کہ انسان بری چیز کو اچھا سمجھنے لگے، کسی بھی خرابی کو انسان اچھائی سمجھنے لگے، تو اسی کیفیت کا نام. قال فاذهب، فرمایا جا، فإن لك في الحياة، تیرے لیے اس دنیا میں اب کیا ہے زندگی میں، ان تقول لا مساس، کہ تو کہتا پھرے ہاتھ نہ لگاؤ، ہاتھ نہ لگاؤ، ڈونٹ ٹچ، لا مساس، مس سے. بائبل میں آتا ہے کہ سامری کور کا مریض بن گیا تھا، اس کا جسم اتنا مکروہ ہو گیا کہ لوگ اس کو دور سے ہی دیکھ کے بھاگ جاتے تھے، کیڑے پڑ گئے اس سے، لوگ اس سے کترانے لگے. اب آپ دیکھیں کہ وہ لیڈر جس نے جھوٹ کی بنیاد پر قوم کو اپنے گرد اکٹھا کیا اور مہارت سے انہیں اپنا شدائی بنایا، دنیا نہیں اللہ نے اسے لوگوں کے لیے نمونہ عبرت بنا دیا. تو اس سے کیا پتا چلتا ہے کہ جھوٹ کی بنیاد کبھی بھی سالڈ نہیں ہوتی، انسان دنیا میں ہی ذلیل و رسوا ہو جاتا ہے. قال فاذهب فإن لك في الحياة أن تقول لا مساس. اچھا، یہاں بعض لوگ یہ کہتے ہیں، بعض تفسیروں میں یہ بات آئی ہے کہ سامری نے موسیٰ علیہ السلام جب جا رہے تھے تو کچھ مٹی اٹھائی، بعض نے کہا جبریل کے قدموں کی اٹھائی. اصل بات یہ ہے کہ اس نے ایک کہانی گھڑی تھی، لیکن بعض لوگوں نے اس طریقے میں عمل کر کے جادو شروع کر دیا کہ جس پہ جادو کرنا ہو وہ جہاں سے جا رہا ہو اس کی مٹی اٹھا لو، یا اتار کرنا ہو تو اٹھا لو اور معلوم نہیں کس میں ملا کے کیسے ڈالو. جادو کے طریقوں میں ایک طریقہ یہ استعمال کیا جاتا ہے. اسی طرح بعض اوقات پانی پھینک دیا جاتا ہے راستے میں جس میں کوئی ایسا کلام ہوتا ہے یا ایسی چیز ہوتی ہے کہ جو انسان پہ اثر انداز ہوتا ہے. لیکن یاد رکھیے، جو صبح شام کی دعائیں پڑھتا ہوں اس پہ کوئی چیز پر اثر نہیں کرتی. قال فاذهب فإن لك في الحياة أن تقول لا مساس وإن لك موعدا لن تخلفه، اور تیرے لیے ایک وعدے کا وقت ہے جس سے تو ہرگز پیچھا نہ چھوڑا جائے گا. وہ کون سا وقت؟ قیامت کا، آخرت کا، کہ تیری خوب پرسش ہوگی. منظر الى الہک الذی ظلت علیہ عاکفا، اور دیکھ اپنے الہ کو جس پہ تو جم کے بیٹھا تھا، جس کا تو اعتکاف کر رہا تھا. لنحرقنہ، البتہ ہم ضرور جلا ڈالیں گے اس کو. ثُمَّ لَنَنْسِفَنَّهُ، پھر ہم ضرور گرا دیں گے اس کو، فِي الْيَمِّ، سمندر میں، نَسْفَا، گرا دینا، اڑا دینا، ریزہ ریزہ کر کے اس کی خاک بھی سمندر میں بہا دیں گے۔ یہ کیوں کیا انہوں نے؟ سونا تھا، ٹکڑے کر کے واپس قوم کو دے دیتے۔ شرک کے آثار بھی مٹا دیے۔ حضور صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو بھیجا تھا، کس لیے؟ کہ قبروں کو برابر کر دو۔ پھر حضرت علی رضی اللہ تعالیٰ عنہ نے بھی آگے یہی حکم دیا تھا کہ کیا میں تمہیں وہ بات نہ کہوں جو مجھ سے حضور صلی اللہ علیہ وسلم نے کہی تھی، کہ سارے آثار شرک جو ہے ان کو مٹا دو، کیونکہ ڈر یہ تھا کہ اگر اس بچھڑے میں سے کچھ بھی نشانی کے طور پر بھی رکھ لیا جاتا تو لوگ پھر کسی وقت اس کے گرد کٹھے ہو جاتے۔ شرک کی بہت چھوٹی سے چھوٹی نشانی تک مٹا دی گئی۔ کیوں؟ کیونکہ ہوتا کیا ہے کہ جب بھی ہم کسی چیز میں پوری طرح ڈوبتے کب ہے کہ جب ہم اس کی کوئی چھوٹی سی چیز اپناتے ہیں۔ پہلے جیسے ویسٹرن کلچر جو ہے نا، وہ آپ ایک چھوٹی سی چیز آپ نے اپنانی شروع کی، اور آہستہ آہستہ آپ دیکھیں ہمارے پورا جو معاشرہ ہے وہ یا تو انڈین کلچر کو ریپرزینٹ کر رہا ہوتا ہے یا ویسٹرن کلچر کو، ہے نا؟ ہمارا اپنا تو کچھ بھی اسلامک کلچر تو کہیں نہیں ہے نا۔ اور پہلے ہم نے ان کی چھوٹی چھوٹی چیزیں ہی اپنائی تھیں۔ پہلے ہائے کہنا سیکھا، اس کے بعد ہم نے کہا اچھا یہ والا سیلیبریشن کر لیں، یہ والا منا لیں، یہ والی اینیورسری منا لیں، یہ برتھ ڈیز منا لیں، اور پھر پہنچتے پہنچتے ہم کہاں تک پہنچ گئے ہمیں پتہ ہی چلا۔ آیت 96 سے سوال کیا ہے سامری کے بارے میں کہ اس نے اپنے فیل یعنی بچڑا بنانے کی جو وجہ بتائی وہ مجھے سمجھ نہیں آئی، ذرا دوبارہ بتا دیں۔ وہ وجہ تھی ایسی جو کسی کو سمجھ نہ آئے، اس لیے کہ اس نے ایک بات گھڑی تھی۔ کیا کہا تھا؟ بسر تو بما لم یبصروا بہ، میں نے وہ دیکھا جو لوگوں کو نہیں دکھا۔ فقبضت قبضۃ من اثر الرسول فنبذتها، ٹھیک ہے؟ اچھا، کیا کہنے لگا؟ میں نے کچھ ایسی چیز دیکھی ہے جو دوسروں کو نہیں پتا چلی۔ میں نے کیا یہ کہ رسول، رسول سے مراد فرشتہ بھی ہے اور رسول بھی ہیں، ان کے قدموں کے نشان والی مٹی اٹھا لی، ایک مٹھی بھر لی وہاں سے، اور میں نے اس مٹی کو بچھڑے کے اندر ڈال دیا، اس سے بچھڑا بولنے لگا۔ ٹھیک، گویا یہ ایک جادو بھری آواز تھی۔ اب بھی جادو کے لیے ایسے کام کیے جاتے ہیں، مٹی اٹھائی جاتی ہے پاؤں کے نیچے کی، یا پانی انڈیلا جاتا ہے گزرنے کی جگہوں پر، وغیرہ وغیرہ خرافات۔ تو سامری نے بھی یہی کچھ کیا تھا۔ ہم اس کی بات کو مانے کہ نہ مانے، بس من گھڑت بات ہے، ٹھیک ہے، آپ کا دل کیا ہے تو مان لیں، اس پہ ایمان لے آئیں سامری پہ کہ جو اس نے کہا تھا سچی کہا تھا، اور چاہیں تو اس کی بات کو بس بات ہی سمجھے۔ تو یہ اب آپ پہ ہے، واضح ہو گئی بات؟ آپ نے سورۃ طٰہٰ آیت 81 میں فیحل کا ترجمہ ٹوٹ پڑے گا کیا ہے، اور یحلل کا مطلب گرہ کھلنا ہے۔ جی، ٹوٹ پڑے گا اس لیے کہ آپ دیکھیں کہ اگر کسی بھی چیز کی گرہ کھول دیں، جیسے یہ تسبیح ہے تو اس کی اگر گرہ کھول دیں تو کیا ہوگا؟ ٹوٹ پڑے گا۔ تو گرہ کھلنے کا محاورتن کیا معنی آ جاتا ہے؟ ٹوٹ پڑنا، کھل پڑے گا، کھل پڑے گا تم پہ عذاب۔